أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وأما بنعمة ربك فحدث وقال الله تبارك وتعالى واتقوا الله ويعلمكم الله صدق الله العظيم وعن أنس رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم مثل أمتي مثل المطر لا يدرى أوله خير أم آخره أو كما قال النبي صلى الله عليه وسلم. حضرات علماء کرام, معزز مہمانان کرام اور ہمارے دارالعلوم زکریہ کے بہت سے طلبہ عزیز, السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ہمارے یہاں اصول فقہ کی ایک اصطلاح ہے, تو اصول فقہ کی اصطلاح میں بار بار آپ نے یہ لفظ سنا ہوگا عام خص عنہ الباز, کہ بعض مرتبہ عام کے اندر میں سے بعض لوگوں کو خاص کر لیا جاتا ہے. تو جتنے بھی مہمانان گرامی قدر ہیں اور علماء کرام ہیں, وہ گویا میرے خطاب سے عام خص عنہ الباز ہیں, وہ میرے مخاطب نہیں ہیں. میں دارالعلوم زکریہ کے جو طلبہ عزیز ہیں انہی کو مخاطب بنا کر اپنی معروضات پیش کروں گا, باقی حضرات اپنے آپ کو مستثنی سمجھیں. میں اس مقام کے اوپر میں نہیں ہوں کہ انہیں کوئی فائدہ پہنچا سکوں, میں خود استفادے کی نیت سے یہاں پر حاضر ہوا ہوں. مجھے ایک عنوان دیا گیا تھا یا مجھے کہا گیا تھا کہ آپ اپنی طرف سے جو بات بھی مناسب سمجھیں سیمینار کے موقع کے اوپر میں پیش کریں, تو میں نے کہہ دیا کہ میں انشاءاللہ تبارک و تعالی 10 باتیں آپ کے سامنے پیش کروں گا, پھر اس کا خلاصۃ الخلاصہ بھی ابھی کر دیتا ہوں تاکہ خلاصۃ الخلاصہ ہو جانے کے بعد یاد کرنا آسان ہو جائے. میں نے ایک حدیث ابھی آپ کے سامنے پڑھی ہے حضرت انس رضی اللہ تعالیٰ عنہ کی. حضرت انس رضی اللہ تعالیٰ عنہ کی حدیث کے بعد پھر میں آپ کے سامنے 8 حدیثیں اور پیش کروں گا انشاءاللہ تبارک و تعالی بإذن اللہ بأمر اللہ بمشیت اللہ بإعانت اللہ وبنصرت اللہ, اور اس کے بعد اخیر کے اندر میں 10ویں جو بات ہوگی ختام و مس کا مولانا مناظر حسن گیلانی کا ایک مقولہ پیش کروں گا اور اس کے اوپر میں اپنی بات کو ختم کروں گا. شرط یہ ہے کہ وقت کے اندر میں کتنی گنجائش ہے. میں نے پہلے حدیث صاحب کے سامنے پیش کی ترمذی شریف کی, حضرت انس رضی اللہ تعالیٰ عنہ کی روایت, اور حدیث کو موسم کے ساتھ بھی مناسبت ہو گئی, بارش ہے تو حدیث میں بھی بارش والی لے آیا تاکہ دونوں میں مناسبت بھی ہو جائے. تو حضرت انس رضی اللہ تعالیٰ عنہ کی حدیث میں نے پیش کی آپ کے سامنے. حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا میری امت کی مثال بارش کی طرح ہے, اور پھر آگے آپ نے فرمایا لا یدرا اولہ خیر ام آخرہ, آپ نے فرمایا کہ بارش کے بارے میں نہیں کہا جا سکتا کہ پہلے برسنے والی بارش زیادہ فائدہ پہنچانے والی ہیں या बाद में आने वाली जो बारिश है वो ज्यादा फायदा पहुंचाने वाली है। ये हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उम्मत के अखीर के अंदर में आने वाला जो तबका है, ये उम्मत के अखीर के अंदर में आने वाले तबके की आपने फजीलत बयान फरमाई, और अखीर में आने वाले तबके की फजीलत के बयान करने का मतलब यह है कि इस बात का बहुत इम्कान है और इस बात का कवी इम्कान भी हो सकता है कि पहलों में जो लोग पैदा नहीं हुए, मुमकिन है कि मेरी उम्मत में बाद में ऐसे लोग पैदा हो जाएं। पहले जो हजरात पैदा हो चुके हैं उनके हम पल्ला, उनके बराबर, या मुमकिन है कि उनसे भी आगे बढ़कर के मेरी उम्मत के अंदर में पैदा हो जाएं, इसका कवी इम्कान है। और कहने वालों ने कहा है कि कम तरकल अव्वलु लिल आखिरीना, कि पहले जो हजरात गुजर चुके हैं हमें ये नहीं समझना चाहिए कि उन्होंने सब कुछ लिख दिया है, नहीं, हम जैसे बाद में आने वालों के लिए उन्होंने बहुत सारी चीजों को बाकी रखा है। कम तरकल अव्वलु लिल आखिरीना, अभी एक उन्वान है कि कम तरकल अव्वलु लिल आखिरीना, कि पहले लोगों ने बाद में आने वाले लोगों के लिए कितना बाकी रखा है। तो बहुत जल्दी जल्दी उजलत के साथ मैं आपके सामने उसकी 8 मिसालें पेश करता हूं, ताकि समझ सकें कि वाकईतन पहले लोगों ने बाद में आने वाले लोगों के लिए कितना बाकी रखा है। क्योंकि ये हदीस का सेमिनार है तो क्लास में सबक पढ़ाते हैं, क्लास के बजाय नूरुल इस्लाम के अंदर में पढ़ा देते हैं, फर्क तो कोई नहीं, जगह की तब्दीली है, मौजू तो वही रहेगा। तो चंद हदीसें पेश करते हैं। एक मशहूर हदीस है, बहुत ही ज्यादा मशहूर हदीस है, तिर्मिजी शरीफ के अंदर में है, तिर्मिजी के अंदर में भी है, तिर्मिजी के अलावा तहावी शरीफ में भी है और किताबों के अंदर में भी है। और वो हदीस क्या है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, शहदा ईदिन ला यनकुसान ज़ुलहिज्जत व रमज़ाना। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, शहर ईदिन ला यनकुसान, कि ईद के जो 2 महीने हैं ये ईद के 2 महीने घटते नहीं है। और उसके बाद आपने फरमाया कि ईद के 2 महीने से मुराद क्या है, तो फरमाया गया कि रमजान व ज़ुलहिज्जत, एक रमजान का महीना है और रमजान के साथ दूसरे नंबर के ऊपर में ज़ुलहिज्जा का महीना है। अभी ये हदीस है तिर्मिजी शरीफ के अंदर में मौजूद है, मैंने फतहुल बारी में भी उसको देखा और इसी तरीके से उमदतुल क़ारी के अंदर में भी देखा और मारिफुस सुनन के अंदर में भी देखा। मारिफुस सुनन में इस हदीस की तशरीह में 10 अकवाल लिखे, लेकिन जाहिरी बात है कि वो 10 अकवाल के बयान करने का यहाँ पर मौका नहीं है। यहाँ एक सवाल पैदा हो सकता है कि एक हदीस है और एक हदीस की तशरीह कहने में 10 अकवाल कैसे हो गए, उसके अंदर में 10 बातें कैसे जमा हो गई। तो उसके सिलसिले में 2 बातें जहन में रखना चाहिए। कौन कौन सी 2 बातें जहन के अंदर में रखना चाहिए, पहले नंबर के ऊपर में याद रखना चाहिए तिर्मिजी शरीफ की रिवायत है, हजरत अली रजी अल्लाह तआला से मनकूल है, हजरत अली रजी अल्लाह तआला ने जैसे कुरान के बाब में फरमाया, ला यनकदी अजाइबुहू वला यखलुकु अन कसरति रद्दिही। हजरत अली फरमाते हैं रजी अल्लाह तआला ने कि कुरान के अजाइबात खत्म होने वाले नहीं है, वला यखलुकु अन कसरति रद्दिही, और बार बार पढ़ने की वजह से वो पुराना होने वाला नहीं है। जो बात कुरान के बारे में कही जाती है वही बात अल्लाह के नबी के हदीस के बारे में भी कही जाएगी, कि आपके हदीस के जो अजाइबात हैं वो खत्म होने वाले नहीं है और आपकी हदीस भी जो है कुल यौम जदीद, वो रोजाना ही नहीं है, उसके अंदर में कदामत आने वाली नहीं है। तो जैसे उसके अजाइबात खत्म नहीं है, इसके भी जो अजाइबात हैं वो अजाइबात खत्म होने वाले नहीं है। दूसरे नंबर के ऊपर में फरमाया गया, कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने जो बहुत सारे कमालात अता फरमाए, उन कमालात के अंदर में अल्लाह ताला ने आपको जामिउल कलिम, और जामिउल कलिम के माने ये होता है कि कलीलुल अल्फाज कसरतुल मानी, कि आपके अल्फाज तो कम होंगे और अल्फाज की कमी के साथ साथ मानी का समंदर उसके अंदर में छुपा हुआ होगा। आपके कलाम के बारे में कहा जा सकता है अल बहरु फिल कासें के समंदर है जिसको गलास के अंदर में भर दिया गया। तो एक हदीस है, एक हदीस के कई मानी हो सकते हैं दो। और तीसरे नंबर के ऊपर में उलमा ने फरमाया वफौक कुल्लज़ी इल्मिन अलीम, अल्लाह ताला ने हर जानने वाले से एक बड़ा जानने वाला पैदा किया है। हर सदी के आने वाले आलिम ने इस हदीस को पढ़ा, अल्लाह ताला ने उन्हें भी सलाहियत अता फरमाई थी, उन्होंने अपने जहन के एतबार से फरमाया कि मैं इस हदीस का माना ये समझता हूँ। क्योंकि उन्वान दिया गया है कि थोड़ा सा मुकारना किया जाए, थोड़ा सा मुवाजना किया जाए, पहलों के अदब और एहतराम को बाकी रखते हुए नऊज़ु बिल्लाह सुम्मा नऊज़ु बिल्लाह तनकीस तहकीर बेअदबी गुस्ताखी अज खुदा खाहम अज तौफी के अदब बेअदब महरूम गश्त अज फजल रब, अल्लाह ताला उससे बचाएं। तो हमारे लिए तीन वजह है, तीन वजह से हदीस के अकवाल ज्यादा हो जाते हैं, एक हदीस के कई मानी हो जाते हैं। तोहफतुल अलमाई ये तिर्मिज़ी शरीफ की शरह है, हमारे तालिब इल्मों के सामने वो रहनी चाहिए। और मुफ्ती सईद साहब की शरह है, 8 जिल्दों के अंदर में आ चुकी हैं। पहली जिल्द की भी उसके अंदर में शरह आ गई और दूसरी जिल्द की भी उसके अंदर में शरह आ गई है। तोहफतुल अलमाई उसकी तो तीसरी जिल्द है, और तीसरी जिल्द के अंदर में जो किताब सौम है, वहाँ किताब सौम के अंदर में जब ये हदीस आई कि शहर ईद ला यनकुसान है, कि ईद के 2 महीने जो हैं वो घटते नहीं हैं, वहाँ मुफ्ती साहब फरमाते हैं जैसा अभी मैंने जिक्र किया कि इस हदीस की तशरीह के अंदर में उलमा के 10 अकवाल हैं। मुफ्ती सईद साहब फरमाते हैं जो कि वो हमारे अकाबरीन के अंदर में से हैं, तो वो ये फरमाते हैं कि वो 10 के मानी बयान किए गए, मुझे उसके ऊपर में शरह सदर नहीं है, मुझे उसके ऊपर में शरह सदर नहीं है। और क्यों शरह सदर नहीं है उसकी वजह भी बयान की है, लेकिन मुझे बता दिया गया कि 40 दकीकतन 40 मिनट का वक्त है आपके लिए, तो जाहिर बात है कि सारा वक्त तो उसी में निकल जाएगा। तो जो बॉटम लाइन है, जो हाई लाइन है, वही आपको आखिर क्या है बताना है तालिब इल्मों को। मुफ्ती सईद साहब ने फरमाया कि ये 10 तवजीहात अपनी जगह के ऊपर में, मैं 11वीं तवजीह बयान करता हूँ, अगर इस पर आपको इत्मीनान है फबिहा व नाइमत, वरना 12वीं बयान करने का इख्तियार आपको भी है। इलम किसी के मिरास नहीं है, इलम सबका मुश्तरका सरमाया है, हर एक को उसके अंदर में हिस्सा लेने की इजाजत है। फिर उन्होंने फरमाया कि असल में इस हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम रमजान के महीने की फजीलत को बयान करना चाहते हैं, और ज़ुलहिज्जा का जो महीना आपने जिक्र किया वो तो सरदन लिलबाब, यानी जिसको कह सकते हैं तकलीबन, जब 2 चीज़ों के अंदर में मुशाबहत होती है तो जिक्र करने के मौके पर दोनों को साथ में जिक्र कर दिया जाता है। जैसे हमारे यहाँ शेखैन कहा जाता है, उमरैन कह दिया जाता है, बकरैन कह दिया जाता है, अस्वदैन कह दिया जाता है। अस्वदैन कहा जाता है और मुराद लिया जाता है पानी को और खजूर को, खजूर काला होता है, पानी मेरे सामने पानी काला नहीं होता है, लेकिन दोनों का इस्तेमाल क्योंकि साथ में है तो साथ में होने की वजह से कह दिया जाता है अस्वदैन। हजरत सिद्दीक से भी पूछा गया कि तुम्हारा गुजारा कैसे होता है, तो उन्होंने कहा कि नईश वाला अस्वदैन, हमारा गुजारा जो होता है वो 2 चीज़ों के ऊपर में होता है। तो यहाँ पर भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने रमज़ान के महीने की फजीलत को बयान करना था, लेकिन चूंकि ज़ुलहिज्जा की भी मुनासबत थी तो मुनासबत की वजह से दोनों को साथ में जिक्र कर दिया। और रमज़ान की क्या फजीलत बयान करना चाहते हैं कि ला यनकुसान, यानी शहर रमज़ान ला यनकुसो, रमज़ान का महीना कभी घटता नहीं है। क्या मतलब है रमज़ान का महीना कभी घटता नहीं है, बड़ी पति की बात बयान फरमाई है और लिसान नबूवत ही उसको बयान कर सकती हैं। आप फरमाना चाहते हैं कि रमज़ान का महीना कभी 30 दिन का भी होता है और रमज़ान का महीना कभी 29 का भी होता है। अगर 29 को चांद निकल आया तो आने वाले दिन के अंदर में ईद आ जाएगी, और बजाय 30 के कितने दिन हो जाएंगे 29। तो हमने हमारे बचपन में भी देखा है, बल्कि अभी पिछले सालों में भी मैंने देखा कि अगर रमजान का महीना 29 का हो जाता है तो गांव के अंदर में जो बड़े बूढ़े लोग हैं वो खुश नहीं होते थे, और वो ये कहते थे कि जब 99 हो गया है तो अगर 100 हो जाता तो बहुत अच्छा हो जाता, ताकि हमें पूरा सवाब मिल जाता। ये तो एक रोजा छूट गया, 29 दिन हो गए। उलमा फरमाते हैं मुफ्ती सईद साहब कि इसमें उम्मत के बूढ़ों को तसल्ली दी गई कि रोजे रखे जाएंगे 29 के, सवाब तुमको दिया जाएगा 30 दिन का। क्या ये हदीस पाक का मतलब है कि अगरचे रमजान का महीना 29 का भी हो जाएगा, तो अगरचे 29 का हो जाए लेकिन नियतुल मुमिन खैरुम मिन अमलिही, अल्लाह के यहाँ मोमिन के नियत का एतबार किया जाता है। तुम्हारा इरादा तो 30 रखने का था ही, चांद निकल आए तो आप क्या कर सकते हैं, ना उम्मीद होने की जरूरत नहीं है, रोजे रखे जाएंगे 29 के, सवाब दिया जाएगा 30 का। और वजह ये बयान फरमाई कि अगर मसर्रत के मौके पर बदले को कम कर दिया जाए तो सारी खुशी खत्म हो जाती है। मैंने क्लास में तलबा को मिसाल बयान फरमाई तो तलबा खुश हो गए कि हमारी फेवर कहने में हदीस हो गई, और माशाल्लाह यहाँ पर उलमा भी हैं, अलबा भी, इंतजाम भी हैं, जिम्मेदार हजरात भी हैं। हम महीने में 30 दिन पढ़ाते हैं, लेकिन अगर एक दिन बीमारी की वजह से पढ़ाने ना आ सके, या कि उम्र की वजह से क्लास कहने में एक दो दिन ना आ सके, और जब हमारे सामने पे स्लिप आए और अगर दो दिन की तनख्वाह काट दी जाए तो चेहरे का रंग बदल जाता है, और चेहरे का रंग आया कि नहीं क्या है, फिका पड़ जाता है। तो गए अरबा पे इंतजाम को भी अल्लाह के नबी तालीम दे रहे हैं कि अगर वो 28 दिन पढ़ाए तो अभी दर सिफत हाय खुदा मौसूब बास कि अल्लाह की जो सिफतें वो इख्तियार करो। अल्लाह ताला 29 के रखवाते हैं और सवाब जो है वो 30 का दिया जाता है। आप भी हर महीने में 30 दिन का काम करवाते हैं, एक दिन अगर 29 का भी काम कर लिया तो सवाब कितना देना चाहिए, पूरे 30 ही का देना चाहिए। ये मैंने एक मिसाल आपको बयान की कि देखो मुफ्ती सईद साहब ने क्या फरमाया कि भाई इस हदीस के 10 मानी बयान किए गए हैं, लेकिन उन्होंने फरमाया कि मैं अपनी तरफ से उसका एक दूसरा माना बयान करता हूँ, कम तरकल अव्वल लिल आखरीना, कि पहले लोगों ने बाद में आने वाले लोगों के लिए कितनी बातों को छोड़ दिया। ये एक मिसाल हो गई। उसके बाद दूसरे नंबर के ऊपर मैं चलो दूसरी मिसाल की तरफ आए कि नहीं क्या जाते हैं तेजी के साथ, और जो आम फहम मिसालें हैं उसका मैंने इंतखाब किया है और उसी को आए कि नहीं क्या चूज किया है। दूसरे नंबर के ऊपर मैं देखो हजरत अबू हुरैरा रजी अल्लाह तआला की रिवायत है। हम इन रिवायतों को पढ़ते हैं, पढ़ने के बाद गुजर जाते हैं, मरूर आए के नहीं क्या कर जाते हैं। दूसरी हदीस है हजरत अबू हुरैरा रजी अल्लाह तआला की। अबू हुरैरा रजी अल्लाह तआला फरमाते हैं, आप कहेंगे ये हदीस आप यहाँ पर ले आए। अबू हुरैरा रजी अल्लाह तआला फरमाते हैं, इज़ा वलगल कल्ब फी इनाय अहदिकुम, ये बहुत मशहूर हदीस है जिसमें अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं कि अगर तुम्हारे बर्तन के अंदर में जिसके अंदर में पानी रखा हुआ हो अगर उसके अंदर में कुत्ते ने मुंह डाल दिया तो आपने दो बातें बयान फरमाई, एहराकुल मा, बर्तन के अंदर में जो पानी है उस पानी को बहा दिया जाए, और उसके बाद आपने फरमाया कि फगसिलू हो सब आम अदरातिन, उसको 7 मरतबा धोया जाए। ये मैं शेखुल इस्लाम पाकिस्तान मौलाना शब्बीर अहमद साहब उस्मानी नव्वर अल्लाह मरकज़ाहु उनकी मुस्लिम शरीफ की जो शराह फतहुल मुल्हिम उसका हवाला भी मैं दे रहा हूँ, उससे मैं आपके सामने नकल कर रहा हूँ। मौलाना शब्बीर अहमद साहब उस्मानी नव्वर अल्लाह मरकज़ाहु जहाँ ये हदीस आई तो ऐसा मालूम होता है कि इलम का दरिया उन्होंने बहा दिया। मौलाना शब्बीर अहमद साहब उस्मानी नव्वर अल्लाह मरकज़ाहु फरमाते हैं, जैसे अभी मैंने जिक्र किया कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का कलाम जामे होता है, उन्होंने सारे के सारे तुरुक को जमा किया और जमा करने के बाद फरमाया कि इस हदीस में आपने 3 अल्फाज इस्तेमाल किए हैं। एक रिवायत के अंदर में वलग का लफ्ज आता है, एक रिवायत के अंदर में लाइका का लफ्ज आता है, और एक रिवायत के अंदर में लहस का लफ्ज आता है। सवाल पैदा होता है कि एक मजमून है और एक मजमून के अंदर में 3 ताबीरात को क्यों इख्तियार फरमाया, ایک جگہ ولغ کا لفظ آیا اور ایک جگہ لعق کا لفظ آیا اور ایک جگہ کے اوپر میں لحس کا لفظ آیا. مولانا شبیر احمد صاحب عثمانی رحمت اللہ علیہ فرماتے ہیں کہ کتا جن چیزوں کے آنے میں منہ ڈالتا ہے تھری ٹائپس, وہ تین قسم کی ہوتی ہیں. فرمایا کہ اگر وہ لکوڈ ہیں تو اس کے لیے ولغ, اور اگر وہ سالڈ ہیں تو اس کے لیے لعق, اور اگر ایمٹی باقی دیں تو اس کے لیے لحسا. یہ وجہ ہے کہ آپ نے تین لفظ استعمال فرمائے. اس لیے کہ کتا کبھی پانی میں منہ ڈالتا ہے یعنی لکوڈ کے انے میں ڈال دیتا ہے, اور کبھی سالڈ کے انے میں ڈال دیتا ہے یعنی جیسے کھانے پینے کی چیزیں کے انے میں, تو اس کے لیے لعق کا لفظ استعمال کیا. اور کبھی بہت زیادہ بھوک لگتی ہے تو خالی برتن کو بھی وہ چاٹتا ہے تو اس کے لیے آپ نے لحسا کا لفظ استعمال کیا. مجھے جلدی جلدی بتانا ہے, رات سے ہم سن رہے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم کا کلام جو ہے وہ اصل میں قرآن کی تشریح ہے. تبیان للحدیث ہیں, لمبی بحث ہیں, یہ اتنی چھوٹی حدیث ہیں لیکن مولانا شبیر احمد صاحب عثمانی نور اللہ برکاتہ نے 13 صفحے کے اندر میں اس پر بحث فرمائی, 13 صفحے کے اندر میں اس پر بحث فرمائی ہے. اور مولانا فرماتے کہ ایک حدیث ہے, ایک حدیث سے فقہاء کرام نے اپنا مسئلہ نکالا. دوسرے نمبر پر فرماتے ہیں کہ صوفیاء کرام نے اپنا مسئلہ نکالا, اور تیسرے نمبر کے اوپر میں فرماتے کہ اطباء نے اپنا مسئلہ نکالا, اور چوتھے نمبر پر فرماتے ہیں کہ میں اپنا مسئلہ نکالتا ہوں. لیکن وہ ساری باتوں کے لیے وقت نہیں ہے. مولانا نے کیا فرمایا, جو ہائی لائٹ ہے جو آپ کو بتلانا ہے کہ آپ نے اس برتن کے صاف کرنے کے سلسلے میں یہ 7 مرتبہ دھونے کا استعمال جو آپ نے فرمایا کہ 7 کا جو عدد آپ نے استعمال فرمایا, تو 7 کے عدد کے اختیار کرنے کی کیا وجہ ہے. تو مولانا نے فرمایا کہ کتے کی 2 حالتیں ہیں, ایک اس کی ظاہری حالت ہیں اور ایک اس کی باطنی حالت ہیں. ظاہری حالت یعنی بدن ہے, اور باطنی حالت اس کے معنی آتے ہیں زبان ہے, اور زبان سے نکلنے والے جو لعاب ہیں وہ. فرمایا کہ ظاہری حالت کے بارے میں قرآن نے فرمایا سیقولون ثلاثة رابعهم کلبهم ویقولون خمسة سادسهم کلبهم رجما بالغیب ویقولون سبعة وثامنهم کلبهم قل ربی عالم بعدتهم ما يعلمهم الا قلیل. مولانا نے فرمایا کہ یہ مسئلہ ہے کہ اصحاب کہف کی تعداد کتنی ہے, تو انہوں نے 3 قرائن بیان فرمائے, اور 3 قرائن بیان فرمانے کے بعد فرمایا کہ نہیں, اصحاب کہف کی تعداد 7 ہی ہے. سوال پیدا ہوتا ہے کہ قرینہ کیا ہے, تو حضرت فرماتے ہیں اپنی اس کی تشریح کرتے ہوئے, حضرت مولانا خالد سیف اللہ صاحب یہاں ہے حضرت, چلے گئے, ہاں تو ان کی وجہ سے تھوڑا روب تاری ہو جاتا ہے اس لیے بولنے میں زبان تھوڑی سی لڑک جاتی ہے. ہم نے اپنے بڑوں کے بارے میں بھی سنا ہے کہ بھائی جہاں مولانا انور صاحب کشمیری بیٹھے ہو تو کون بیان کر سکتا ہے, آفتاب کے سامنے کون اپنے چراغ کو جلا سکتا ہے. لیکن حضرت کی توجہ انشاءاللہ تعالی رہے گی, اور میں اصلاح کی نیت سے بیٹھا ہوں کہ کچھ میری اصلاح ہو جائے گی. خیر, تو مولانا نے 3 قرائن بیان فرمائے. آیت کریمہ کو آپ 2 بڑا پڑھیے, سیقولون ثلاثة رابعهم کلبهم, اور اس کے بعد فرمایا ویقولون خمسة سادسهم کلبهم. یہ دونوں عدد بیان کرنے کے بعد کا رجمم بالغیب, یہ ایسے ہی ٹھوک رہے ہیں, یہ ایسے ہی آئے کہ نہیں کیا ہے کہہ رہے ہیں, رجمم بالغیب ہے. اور آگے کیا فرمایا, ویقولون سبعة, اوپر حرف عطف کو نہیں لایا گیا, اور یہاں کا وسامنهم کلبهم, یہ حرف عطف کو لایا گیا اور طاقت بتائی گئی کہ یہی بات صحیح ہے کہ بھائی وہ 7 آدمی دے اور 8ویں نمبر کا ان کا کتا تھا. 2 قرینے ہو گئے, پھر آگے استعمال کرو. آگے سنو, آگے مولانا نے کیسا عجیب استدلال کیا. آگے فرماتے ہیں کہ جب یہ لوگ بیدار ہو گئے, تو بیدار ہونے کے بعد آپس کرنے میں بات کرنے لگے, تو بات کرنے کے موقع پر کہا قال قائل منهم کم لبستم قالوا لبسنا یوما او بعد یوم قالوا ربکم عالم بما لبستم. اللہ اکبر, ان کی ذہانت پر, فطانت پر اپنے آپ کو قربان کر دینا چاہیے. انہوں نے فرمایا قرآن نے 3 صیغے استعمال کیے, ایک واحد کا صیغہ استعمال کیا, قال قائل منهم کم لبستم, قالو لبسنا یومن او بعد یوم, اور اس کے بعد قالو ربکم, فرمایا قال واحد ہے اس میں ایک آدمی نکل آیا, قالو جمع ہے اور جمع کا اقل فرد تین ہے تو اس میں تین نکل آئے, اور اس کے بعد دوسرا جو قالو ہے وہ جمع, اس میں تین نکل آئے, تین تین چھ, اور وہ قال والا ہے. معلوم ہوا کہ آیت یہ بتلا رہی ہے کہ وہ سات ہی آدمی تھے, اس لیے کہ پہلے کہا قال, پھر کہا قالو, اس کے بعد کہا قالو, دو جمع کے ہیں اور جمع کا اقل فرد وہ تین ہوتا ہے, تو تین اور تین چھ ہو گئے, قال کے اندر میں سے ایک نکل آیا. تین قوائن کی بنیاد پر فرمایا گیا کہ بھائی اصحاب کہف سات تھے, اور اس کے بعد فرمایا کہ کتا بدن کے ظاہر کے اعتبار سے اتنا ناپاک تھا تو اس کو پاک کرنے کے لیے سات نیک کی صحبت میں رکھا گیا, اس کا لعاب اتنا ناپاک ہے کہ وہ برتن کو صاف کرنے کے لیے بھی یہاں پر بھی سات ہی کے عدد کا استعمال کیا جائے گا. یہ وہ باتیں ہیں جو ممکن ہے کہ متقدمین نے لکھی ہوں, لیکن آیا کہ نہیں مولانا شبیر احمد صاحب عثمانی نور اللہ مرقدہ, یہ بڑی لمبی بحث ہے, جیسے میں نے کہا کہ 13 صفحات کے اندر میں اس کو لکھا ہے. علامہ ابن رشد مالکی کے اقوال نقل کیے ہیں, امام عبد الوہاب شاہرانی کے اقوال نقل کیے ہیں, شاہ ولی اللہ صاحب محدث دہلوی رحمۃ اللہ علیہ ان کے اقوال نقل کیے ہیں, امام مالک رحمۃ اللہ علیہ, امام احمد ابن حنبل رحمۃ اللہ علیہ, اسحاق ابن رحوی رحمۃ اللہ علیہ. لیکن میں نے آپ کو ہائی لائٹ بتائے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے سات کا عدد کیوں استعمال فرمایا, تاکہ مطابقت ہو جائیں. قرآن بھی سات کا ذکر کر رہا ہے اور حدیث جو ہے وہ بھی سات کا ذکر کر رہی ہیں. یہ میں نے دوسری مثال آپ کے سامنے بیان کی. آگے چلتے ہیں تیسری مثال لیتے ہیں. تیسری مثال ہے نسائی شریف کے اندر میں ایک روایت ہے, اور اس کے علاوہ دوسری کتابوں کے اندر میں بھی روایت ہیں, یعنی یہ بخاری کے اندر میں بھی ہے, مسلم کے اندر میں بھی ہے, ترمذی میں بھی ہے, طحاوی شریف کے اندر میں بھی ہے. میں جو عبارت پڑھ رہا ہوں وہ نسائی شریف کے الفاظ ہیں. نسائی شریف کے الفاظ جو یں اس میں یہ روایت ہے کہ نہ نبی صلی اللہ علیہ وسلم الرجل من فضل المرأۃ. یہ بڑی دلچسپ بحث ہیں اور بڑی عجیب و غریب آئسنی کیا ہے بحث ہیں. یہ نسائی شریف کی روایت ہے, اور میں کہنا کیا چاہتا تھا حضرت انس کی روایت کے ضمن میں نے کیا کہا, کم ترک الاول للآخرین, کہ پہلے لوگوں نے بعد میں آنے والے لوگوں کے لیے کتنی باتوں کو باقی رکھا ہے. دو مثالیں آپ کے سامنے آ گئی, شہر عید لا ینقصان اور غلو قلب والی. یہ تیسری روایت میں نے آپ کے سامنے پڑھی کہ نہ نبی صلی اللہ علیہ وسلم ان یتوزع الرجل من فضل المرأۃ. کیا مطلب ہے اس حدیث کا؟ نبی کریم صلی اللہ علیہ وسلم اس حدیث کے اندر میں فرماتے ہیں کہ اگر آپ کی اہلیہ نے وضو کر لیا, آپ کی رفیق حیات نے اگر وضو کر لیا, افسوس ہے کہ مائک نہیں ہے یہاں, ورنہ اگر عالمات اگر سنتی تو شاید ان کے اوپر میں بھی آئے گا وجد کی کیفیت تاری ہو جاتی کہ اللہ جی اچھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہماری بھی اتنی رعایت فرمائی ہے. تو نسائی شریف کی یہ روایت ہے, اس میں یہ فرمایا گیا کہ نبی کریم صلی اللہ علیہ وسلم نے منع فرمایا ہے کہ اگر آپ کی رفیق حیات نے, آپ کی زوجہ نے, آپ کی بیوی نے اگر وضو کیا اور وضو کرنے کے بعد اگر پانی بچ گیا تو وہ بچے ہوئے پانی کو آپ استعمال نہ کرو. یہ حدیث کا مطلب ہے, یہ حدیث کا یعنی کیا ہے ترجمہ ہے. مولانا شبیر احمد صاحب عثمانی نور اللہ مرقدہ کیا فرماتے ہیں اس پر؟ وہ فرماتے ہیں کہ اللہ تعالی ہمارے محدثین کو جزائے خیر عطا فرمائے, اور ہمارے محدثین کو اپنے شایہ نشان بہترین بدلہ عطا فرمائے. اور اس کے بعد کیا فرماتے ہیں, ولیکن اتعجب, لیکن مجھے حیرت ہے اور مجھے تعجب محدثین کے اوپر میں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا یہ ارشاد کہ جس میں آپ نے منع کیا کہ مرد جو ہیں عورت کے بچے ہوئے پانی سے وضو نہ کریں, ہمارے محدثین نے اس روایت کو کتاب الطہارت میں ذکر کیا. بخاری میں دیکھو تو کتاب الطہارت میں ہے, ترمذی شریف کے اندر میں دیکھو تو کتاب الطہارت کے اندر میں ہے, اور طحاوی شریف کے اندر میں دیکھو تو کتاب الطہارت کے اندر میں ہے. سب نے اس کو کتاب الطہارت کے اندر میں ذکر کیا. मौलाना शब्बीर अहमद साहब उस्मानी क्या फरमाते हैं, असल में इस हदीस का मौका किताब तहारत नहीं है, इस हदीस का मौका तो बाब इशरतिन निसा है, औरतों के साथ अच्छा सुलूक करने के बारे में। वही आप ये फरमाना चाहते हैं कि आप औरत को मौका ही नहीं देते हैं कि वो अकेली वजू करें, दोनों साथ में बैठ करके वजू किया करो। इसमें तो ये बताया गया कि दोनों साथ में बैठ करके वजू करो, और इस्तिशहाद के तौर पर क्या फरमाया कि शैतान ज़ौजैन के बाद में उन असबाब को इख्तियार करने की तालीम देता है जो दोनों में नफरत पैदा करने वाला, और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम उम्मत को उन असबाब के इख्तियार करने की तालीम देते हैं जिसकी वजह से दोनों में उनसियत हो जाए, और उनसियत उसी वक्त होगी जब दोनों आपस के अंदर में साथ साथ वजू करेंगे। तो इस हदीस का जो महमल है, इस हदीस का जो मौका है, वो किताब तहारत का नहीं बल्कि बाब इशरतिन निसा, औरतों के साथ अच्छा सुलूक करने के बाद में। फिर उसके बाद रिवायतें नकल की हैं कि माकूलात के बाब में, मशरूबात के बाब में हजरत सिद्दीका के साथ आपका क्या अमल रहा। उसमें फरमाते हैं कि यदाउ फाहु अला फिया, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पानी पीने में, हजरत सिद्दीका फरमाती हैं जहां से मैं पानी पीती थी अल्लाह के नबी वहीं से पानी पीते थे। वयतअर्रकु मिन हैसु तअर्रकतु, और कभी खाने के दस्तरखान के ऊपर में अगर आगे गोश्त का टुकड़ा आ गया, हड्डी का अगर टुकड़ा आ गया, तो जहां से मैं चूसती थी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम भी वहीं से चूसते थे। ये दोनों हदीसें भी बता रही है कि इन दोनों को तालीम दी जा रही है कि भाई जिंदगी के सारे शोबे में तुम साथ में हो, माकूलात में, मशरूबात में, मलबूसात में, सारी चीजों के अंदर में, और अगर बेअदबी ना हो तो मफरूशात में, सब जगह के ऊपर में एक साथ हो। तो फरमाया गया कि वजू का जो बात है इसमें भी दोनों को साथ में रहना चाहिए। हाँ तो रुक अकबर अशासन लव अक्सम अल्लाह अबर, मैं ऐसे ही कह रहा हूँ ला तुज़क्कू अन्फुसकुम हुवा अअलमु बिमन इत्तका, चूँकि मैं तो एक मुदर्रिस आदमी हूँ, पढ़ाने वाला आदमी हूँ, और क्लास में सबक पढ़ाता रहता हूँ, इसलिए कभी ऐसे जुमले बे इख्तियार गैर इख्तियारी तौर पर निकल जाते हैं, बेअदबी अगर हो तो माफ़ कर दिया जाए। खैर मैंने ये तीन मिसालें आपके सामने बयान कर दी बहुत ही इख्तिसार के साथ। थोड़ा पानी पीने की इजाज़त, हाँ लेकिन मैं जब मैं कनाडा में पानी पीता हूँ तो लोग कहते हैं इनको पानी न पिलाओ, वो कहते हैं क्यों पानी न पिलाओ, कहा पेट्रोल जाएगा तो गाड़ी चलती ही रहेगी। मैं इंशाल्लाह ख़त्म कर दूंगा जल्दी जल्दी, वैसे 5-10 मिनट बाकी रह गए हैं, कम से कम ये जो मिसालें हैं उसको पूरी कर लूँ। तो ये तीन मिसालें मैंने आपके सामने पेश कर दी, शहराई दिन लायल कुसान है, इसके बाद वलूगे कल्ब वाली, और तीसरे नंबर के ऊपर में जो अभी मैंने जिक्र की बाप इशरतिन निसा वाली, चौथे नंबर के ऊपर में बहुत लंबी हदीस हैं, हदीस जिब्राइल। तो हदीस जिब्राइल के अंदर में सब जानते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से पहला सवाल किया गया था मल ईमान, और उसके बाद सवाल किया गया था मल इस्लाम, और उसके बाद सवाल किया गया था मल एहसान, और उसके बाद पूछा गया था मतस्सा आतु या रसूलल्लाह, ऐ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम क़यामत कब आएगी। इस हदीस के अंदर में जो बॉटम लाइन है, जो हाई लाइट मुझे बतलाना है और ये समझाने के लिए कि कम तरकल अव्वलुल आखरीन, के बाद में पहले लोगों ने बाद में आने वाले लोगों के लिए कितना छोड़ा है, तो उसमें एक बात बतलाना चाहता हूँ। इस हदीस के ऊपर में मुतकद्दिमीन ने भी बहुत बहस की है, और बहस का उन्वान क्या है कि आखिरी सवाल का पहले सवालों के साथ रब्त क्या है। पहले पूछा गया ईमान के बारे में, उसके बाद पूछा गया इस्लाम के बारे में, और उसके बाद पूछा गया एहसान के बारे में, और उसके बाद पूछा गया कयामत के बारे में। तो सवाल पैदा होता है कि बैन अल एहसान व मतस्सा, इन दोनों के दरमियान में रब्त क्या है। ये एहसान के बाद एकदम कयामत का सवाल आ गया, दोनों के दरमियान के अंदर में रब्त क्या है। तो मुतकद्दिमीन ने बहुत कुछ लिखा है, मौलाना शब्बीर अहमद साहब उस्मानी रहमतुल्लाह अलैह क्या फरमाते हैं, اور انہوں نے کیا ضبط بیان کیا ہے وہ بات بیان کرنا اس حدیث کے اندر میں. مولانا شبیر احمد صاحب عثمانی نور اللہ وبرکاتہ فرماتے ہیں کہ دونوں سوال کے اندر میں غایت ارتباط اور کمال اتصال ہے, دونوں کے درمیان میں بہت زیادہ ربط ہے, دونوں کے درمیان کے اندر میں بہت زیادہ تعلق ہیں. لیکن اس کی تھوڑی سی تشریح کرتا ہوں, پانچ دس منٹ کا وقت لے کر کے. اور مولانا کیا فرماتے ہیں, ٹھیک ہے پہلے ایمان آ گیا, اسلام آ گیا, احسان آ گیا, احسان کے بعد پھر متصال. مولانا فرماتے ہیں کہ جب جلسہ ختم ہو جاتا ہے تو مائک کو بھی اٹھا لیا جاتا ہے اور سننے والے بھی منتشر ہو جاتے ہیں, سنانے والے بھی منتشر ہو جاتے ہیں. مولانا فرماتے ہیں کہ پہلے سوال کیا احسان کا اور احسان کے بعد سوال لیا ہے متصاح کا, دونوں کے درمیان کے اندر میں ربط کیا ہے. اب تین آیتیں پیش کرتا ہوں. پہلی آیت ہے سورہ لقمان کی, اللہ تعالیٰ فرماتے ہیں الم تروا ان اللہ سخر لکم ما فی السماوات و ما فی الارض واسبغ علیکم نعمہ ظاہرۃ و باطنہ. اللہ تعالیٰ فرماتے ہیں کہ آسمان اور زمین کو تمہارے تابع کر دیا, اور آگے فرماتے ہیں اسبغ علیکم, اللہ تعالیٰ نے تمہارے اوپر میں اپنی نعمتوں کو پھیلا دیا. واسبغ علیکم نعمہ ظاہرۃ و باطنہ, یادش بخیر. جب چونکہ یہ بات آ گئی ہے تو آیت کے اندر میں فرمایا گیا اسبغ علیکم نعمہ ظاہرۃ و باطنہ, ظاہری نعمتیں بھی مکمل ہو گئی اور باطنی نعمتیں بھی مکمل ہو گئی. مولانا آگے لکھتے ہیں کہ ظاہری نعمت سے مراد کیا ہے اور باطنی نعمت سے مراد کیا ہے, یہاں بھی دو باتیں لکھتے گئے. فرماتے ہیں کہ ظاہر و ظاہری نعمتوں سے مراد جو ہیں مدرک بالحواس, وہ نعمتیں حواس کے ذریعے سے جس کا ادراک ہوتا ہے, قوت سامعہ, قوت باصرہ, قوت ذائقہ, قوت لامسہ اور قوت باصرہ, جن پانچ قوتوں کے ذریعے سے ادراک ہوتا ہے اس کا نام رکھا جاتا ہے ظاہری نعمتیں, اور عقل کے ذریعے سے جس کا ادراک ہوتا ہے اس کا نام رکھا جاتا ہے باطنی نعمتیں. اور آگے فرمایا گیا کہ بھائی دو چیزیں ہمارے سامنے ہیں, ایک معاش ہے اور ایک معاد ہے. معاش کے معنی دنیا, معاد کے معنی آتے ہیں آخرت. فرمایا ظاہر یتعلق بالمعاش والباطن یتعلق بالمعاد, ظاہر سے مراد دنیا کی نعمتیں ہیں اور باطن سے مراد جو ہیں وہ آخرت کی نعمتیں ہیں, معاد کی نعمتیں ہیں. میں نے ابھی کہہ دیا کہ تو حدیث مبصل حدیث مجمل بخا, یہ تو میں اشارے آئے کہ نہیں کیا کر رہا. اس کے بعد آگے فرمایا گیا کہ یہ ساری کی ساری نعمتوں کے دیے جانے کا مقصد کیا ہے, کیوں ظاہری اور باطنی نعمت دی گئی. القرآن یفسر بعضہ بعضا, قرآن کی ایک آیت دوسری آیت کی تشریح کرتی ہے, تو اس کا جواب کہ نعمتیں کیوں دی گئی, وما خلقت الجن والانس الا ليعبدون, نعمتیں اس لیے دی گئی ہیں تاکہ عبادت کرنے والے ہوں. وہ دو باتیں ہو گئی, ایک عبادت ہے ایک نعمت ہے. پہلی آیت کے اندر میں نعمت کا ذکر کیا گیا, دوسری آیت کے اندر میں عبادت کا ذکر کیا, تیسری آیت کو ملا لو تو تیسری آیت کے اندر میں عبادت اور نعمت کو ذکر کیا گیا. یا ایھا الناس اعبدوا ربکم الذی خلقکم, یا ایھا الناس اعبدوا ربکم الذی خلقکم, اور اس کے بعد آگے آیت ہے الذی جعل لکم الارض فراشا والسماء بناء. اس آیت کے اندر میں دونوں باتیں آ گئی, عبادت بھی آ گئی, نعمت بھی آ گئی. گویا مولانا کے کلام کا حاصل یہ ہے کہ تخلیق کائنات کا مقصد جو ہے وہ عبادت کو تکمیل کے درجے تک پہنچانا ہے. تخلیق کائنات کا مقصد, یہ دنیا کے بنانے کا جو مقصد جو ہے وہ کیا مقصد کیا ہے, عبادت کو تکمیل تک پہنچانا ہے. اور فرماتے ہیں کہ عبادت کو تکمیل تک پہنچا دیا, عبادت کو تکمیل تک کس نے پہنچا دیا, نبی کریم صلی اللہ علیہ وسلم نے پہنچا دیا. فرماتے ہیں کہ نبی پاک صلی اللہ علیہ وسلم کی دو رکعت, یہ دو رکعت جو ہیں وہ ساری امت کی مل کر کے ساری عبادتیں, وہ نبی کے دو رکعت کا مقابلہ نہیں کر سکتی ہیں. تو جب نبی کریم صلی اللہ علیہ وسلم کی عبادت مکمل ہو گئی اور وہ عبادت کے مکمل ہونے کی تعبیر احسان میں آ گئی, کہ بھائی احسان بتا کر کے کہا کہ عبادت مکمل ہو گئی, تو کائنات کی تخلیق کا جو مقصد ہے جب وہ پورا ہو گیا تو مقصد کے پورا ہو جانے کے بعد اب کس کو آنا چاہیے, اب قیامت ہی کو آنا چاہیے. اس لیے آگے سوال آیا گیا کہ احسان کے بعد قیامت. لیکن پھر ایک سوال پیدا ہوتا تھا کہ اگر آپ کے اوپر میں عبادت کی تکمیل ہو گئی تو فوری طور پر قیامت کیوں نہیں آ گئی، حالانکہ آپ نے تو فرمایا بھی ہے کہ بعثتو انا والساعت کہاتین، کہ مجھے اور قیامت کو ساتھ ساتھ بھیجا گیا. تو عجیب جملہ آگے ارشاد فرمایا، آپ نے فرمایا کہ تکمیل جو ہے وہ تکمیل کی دو صورتیں ہیں، ایک کمیت کے اعتبار سے تکمیل کا ہونا اور ایک کیفیت کے اعتبار سے تکمیل کا ہونا. آپ کی اصطلاح کے اندر میں کہا جائے گا کہ کوالٹی کے اعتبار سے اور کوانٹیٹی کے اعتبار سے. تو فرمایا کہ کوالٹی کے اعتبار سے تو عبادت مکمل ہو گئی، ابھی کمیت کے اعتبار سے مکمل نہیں ہوئی. اور کمیت کے اعتبار سے کب مکمل ہوگی؟ جب نزول عیسیٰ ہوگا. لا یبقى علی ظہر الارض بیت مدر بیت مدر ولا وبر الا دخلہ اللہ کلمۃ الاسلام، یہ دنیا میں ایک انسان بھی باقی نہیں رہے گا جو کلمہ پڑھنے والا نہ ہو. جب وہ کمیت کے اعتبار سے تکمیل ہو جائے گی، کیفیت کے اعتبار سے آپ کی وفات پر ہو گئی، اور کمیت کے اعتبار سے جب مکمل ہو جائے گی تو قیامت آ جائے گی. دونوں سوال جواب کے اندر میں گہرا ربط ہے. ضرورت ہے فہم دقیق کی، ضرورت ہے اس بات کی کہ آدمی گہرائی کے ساتھ اس کو سمجھنے والا. یہ چوتھی مثال میں نے آپ کے سامنے بیان کر دی، میں ریپیٹ بھی کرتا ہوں. کیوں ریپیٹ کرتا ہوں؟ اذا تکرر تقرر، جب بات بار بار کہی جاتی ہیں تو سمجھ میں آ جاتی ہیں. عرب کہاں کرتے ہیں کہ تعلم حرفن، ایک حرف سیکھو، وکرر الفن، اور ہزار مرتبہ اس کو ریپیٹ کرو. چار مثالیں آپ کے سامنے آ گئی. شہر عید اللہ ینقصان، ولوغ قلب والی آ گئی، اور عشرت النساء والی آ گئی، اور چوتھے نمبر کے اوپر میں حدیث جبرائیل آ گئی. وقت بھی جا رہا ہے، پانچویں مثال بیان کرتا ہوں، وہ بھی بہت اختصار کے ساتھ، اور یہ حدیث بھی بہت مشہور ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی حضرت عیسیٰ علیہ السلام کا نزول، اس میں بڑی تفصیل ہے لیکن اشارہ کر دیتا ہوں، پانچویں نمبر پر آ گئی، کہ اللہ تعالیٰ نے دجال کے قتل کرنے کے لیے حضرت عیسیٰ علیہ السلام کا انتخاب کیوں فرمایا. مولانا شبیر احمد صاحب عثمانی نور اللہ مرقدہ، جہاں یہ حدیث آئی ہے فتح الملہم کے اندر میں، تو لمبی چھوڑی اس کے اوپر میں بحث فرمائی ہے. میں دو لفظوں کے اندر میں اس کا خلاصہ بیان کر دیتا ہوں. مولانا شبیر احمد صاحب عثمانی نور اللہ مرقدہ فرماتے ہیں، تعرف الاشیاء بضدہا، چیزیں جو ہیں وہ اپنی ضد کے ذریعے سے پہچانی جاتی ہیں. کھٹے کے ذریعے سے میٹھے کا پتہ چلتا ہے، ظلمت کے ذریعے سے یعنی روشنی کا پتہ چلتا ہے، باطل کے ذریعے سے حق کا یعنی کیا پتہ چلتا ہے. مولانا یہ فرماتے ہیں کہ حضرت عیسیٰ علیہ السلام کا انتخاب کیوں کیا گیا؟ کہا ایک ہے ابدیت کاملہ کا اعتراف اور ایک ہے ابدیت کاملہ کا انکار. نبی کریم صلی اللہ علیہ وسلم کی جو ذات گرامی ہے اس میں ابدیت کاملہ کا اعتراف ہے کہ میں پورے طور پر اللہ تعالیٰ کا بندہ ہوں، اور اللہ تعالیٰ نے آپ ہی کے لیے تین جگہ یہ لفظ استعمال کیا، اور انبیاء کرام کو تو نام کے ساتھ یاد کیا، اور آپ کے بارے میں فرمایا وَأَنَّهُ لَمَّا قَامَ عَبْدُ اللَّهِ سُبْحَانَ الَّذِي أَسْرَى بِعَبْدِهِ تَبَارَكَ الَّذِي نَزَّلَ الْفُرْقَانَ عَلَى عَبْدِهِ. آپ کے لیے عبدا اور عبدا، الْعَبْدُ فَالْعَبْدُ ثُمَّ الْعَبْدُ، چونکہ عبدیت کاملہ ہے. ادھر عبدیت کاملہ ہے آپ میں، ادھر دجال ہے جہاں عبدیت کاملہ کا انکار ہے. ادھر عبدیت کاملہ ہے اور ادھر عبدیت کاملہ کا انکار ہے. تو قیاس کا تقاضا تو یہ تھا کہ دجال کو قتل کرنے کے لیے آپ کو یہ کام سپرد کیا جاتا، اللہ کے نبی کو سپرد کیا جاتا. ان الحدید بالحدید یفلح، لوہا جو ہے وہ لوہے کو کاٹنا ہے. لیکن مولانا نے عجیب جملہ فرمایا، ولکن اللہ تبارک و تعالی رفع منزلتہ، لیکن اللہ تعالیٰ نے ہمارے نبی پاک صلی اللہ علیہ وسلم کا مقام بہت بلند کر دیا، اور کہا یہ چھوٹے کام کے لیے آپ نہیں ہیں، آپ کی شخصیت کو استعمال نہیں کیا جائے گا، آپ کے بجائے اس شخصیت کو لایا جائے گا جو آپ کے مشابہ ہیں. اور وہ شخصیت کون سی ہے؟ عیسیٰ علیہ السلام ہے، اس لیے کہ وہ انبیاء بنی اسرائیل کے خاتمین ہیں، اور آپ سارے انبیاء کے خاتم ہیں. خاتم ان میں بھی پایا جاتا ہے، خاتم ان میں بھی پایا جاتا ہے. عبدیت کا لفظ کسی کے لیے نہیں آیا، آپ کے لیے آیا. اور عیسیٰ علیہ السلام نے اپنے باب میں کہا تھا، انی عبداللہ آتانی الکتاب وجعلنی نبیا، تو وہ بھی عبد کامل ہے، وہ بھی عبد کامل ہے. वो आपके नाई बनने के मुस्तहिक हैं, इसलिए वो काम हमने उनके हवाले कर दिया, आपके हवाले हमने नहीं कर दिया। ये पांचवें मिसाल हो गए। छठे नंबर के ऊपर में आते हैं, जल्दी जल्दी इसको खत्म कर लेते हैं। छठे नंबर के ऊपर में बहुत मशहूर हदीस है, सब उसको आगे नहीं जानते हैं। थोड़ा पानी पी लेते हैं भाई, वक्त है मौलाना 5-10 मिनट जी, 5 मिनट। मौलाना ने फरमाया कि 5 मिनट, लेकिन वो इंडिया की 5 मिनट तो इंडिया की 5 मिनट के अंदर में तो जीरो का इजाफा किया जा सकता है। तो खैर, ये 5 मिसालें आगे नहीं होगी, 5 हो गई ना। छठे नंबर के ऊपर में आते हैं, खलक अल्लाह तबारक व तआला आदम अला सूरतिही, अल्लाह ताला ने आदम अलैहिस्सलातु वस्सलाम को अला सूरतिही, इसको छोड़ते हैं और उसके बाद आगे फरमाया वदूनहु सित्तून ज़िनान, आदम अलैहिस्सलातु वस्सलाम की हाइट, आदम अलैहिस्सलातु वस्सलाम की जो लंबाई है, हदीस के अंदर में फरमाया कि सित्तून ज़िनान 60 गज 60 फीट के बराबर आदम अलैहिस्सलातु वस्सलाम की लंबाई इतनी है। मेरे पास मौजूद भी है वो पर्चा भी, फतुल बारी का हाफिज़ इब्ने हजर अस्कलानी रहमतुल्लाह अलैह फरमाते हैं कि इस हदीस में हजरत आदम अलैहिस्सलातु वस्सलाम की लंबाई के बारे में फरमाया, हाइट के बारे में बताया, हाइट के बारे में, लंबाई के बारे में बताया कि वो 7 गज के हैं। तो हाफिज़ इब्ने हजर अस्कलानी रहमतुल्लाह अलैह रहिमहुल्लाह तबारक व तआला रहमतन वासिअतन इला यौमिद्दीन, सारी दुनिया जानते हैं हाफिज़ इब्ने हजर अस्कलानी रहमतुल्लाह अलैह फतहुल बारी के लिखने में 25 साल उन्होंने लिखाए, 25 साल के अंदर में जाकर के किताब उनकी मुकम्मल हुई है। खैर, अभी उसकी तफसील का वक्त नहीं है। तो हाफिज़ इब्ने हजर अस्कलानी रहमतुल्लाह अलैह फरमाते हैं हदीस के अंदर में आदम अलैहिस्सलाम की हाइट ये बताई गई कि वो 7 गज आगे ने क्या लंबे हैं, और आगे क्या फरमाते हैं कि आदम अलैहिस्सलाम के करीब का जो जमाना है, मसलन हजरत हूद अलैहिस्सलाम को ले लो, हजरत सालेह अलैहिस्सलाम को ले लो, लूत अलैहिस्सलाम को ले लो, वो फरमाते हैं कि मैंने जितना मुताला किया और मुताला करने के बाद मेरे लिए ये बात का समझना मुश्किल हो गया कि क्या एक आदमी कल के एतबार से इतना लंबा होगा, क्योंकि करीब वाले कौमों में भी वो हाइट नहीं पाएगी। तो सवाल पैदा होता है कैसे पता चलेगा, अगर मकान का दरवाजा देकर के हम अंदाजा लगा सकते हैं कि नहीं कि आदमी फैट आदमी है या हल्का है। जिस आदमी का जरा बदन भारी हो तो दरवाजा ऐसा ही बनाएगा ना, लंबा होगा तो दरवाजा ऐसा ही बनाएगा। तो क्या इनके दियार का मुताला किया, उनके मकानों का मुताला किया, तो मेरे लिए समझना मुश्किल हो गया। और आगे क्या फरमाते हैं, वलम यज़हर ली हत्ता मा युज़ीलु अल-इश्काला, मेरा ये इश्काल जो है कोई ऐसा जवाब के जो मेरे इश्काल को दूर कर दे, अब तक किसी ने जाहिर नहीं किया, अब तक किसी ने बयान नहीं किया कि ये इतनी लंबी हाइट कैसे हो सकती है। ये हाफिज़ इब्ने हजर अस्कलानी का है कि नहीं, क्या है कलाम। उसके बाद मैंने कलाम मिलाया यानी मौलाना अनवर साहब कश्मीरी रहमतुल्लाह अलैह का रहिमहुल्लाह तआला रहमतन वासिअतन इला यौमिद्दीन, सही फरमाया मौलाना शफी अहमद साहब उस्मानी नव्वर अल्लाह मरकज़हु ने, जब आपका इंतकाल हुआ और जामिया इस्लामिया तालीमुद्दीन दावेद में जो ताज़ियती इजलास हुआ, वो ताज़ियती इजलास करने में जो तकरीर फरमाई थी कई साल पहले 1933 या 1832 और हिजरी के एतबार से 1352 के अंदर में जब मौलाना अनवर साहब कश्मीरी का इंतकाल हुआ था, रहिमहुल्लाह तआला रहमतन वासिअतन इला यौमिद्दीन, इमाम शाफी रहमतुल्लाह अलैह का मकौला बहुत ज्यादा पसंद आया। इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं तन्तफ़ऊन मिन उलूमिना, तुम हमारे उलूम से फायदा उठाते हो, बना कर हमूना अलैना, और हमारे लिए रहमत की दुआ नहीं करते हो, हमारे उलूम से इतना फायदा उठाते हैं और हमारे लिए रहमत की दुआ नहीं फरमाते हैं। रहिमहुल्लाह तआला रहमतन वासिया, वो जो ताज़िया की तकरीर फरमाई थी आज भी वो किताबों में मौजूद है, उसमें मौलाना शफी अहमद साहब उस्मानी ने फरमाया था कि सदियों का फर्क है, वरना यही इब्ने हजर होते और यही अल्लामा इब्ने। تو مولانا حضرت سے کشمیری رحمت اللہ علیہ کیا فرماتے ہیں کہ آدم علیہ السلام و السلام کے بارے میں جو فرمایا گیا حدیث میں کہ حائل کے اعتبار سے وہ سستی گز کے دیں سانپ پھر کے برابر کے دیں کہا اس میں کوئی تعجب نہیں. ایک جملہ یہ لوگ کہتے ہیں آپ قیامت تک تشریح کرتے ہو, ایک جملہ کہہ دیتے ہیں سارے اسکار کو ختم کر دیتے ہیں. اور کیا فرمایا ہاں بالنسبت ادھر جنہ نہ بالنسبت ادھر دنیا, یہ جو کہا گیا وہ جنت کے اعتبار سے کہا گیا دنیا کے اعتبار سے نہیں کہا گیا. وہ جنت کے اندر میں سانپ کے دے لمبا نظر لا, لیکن جب دنیا کے اندر میں آ گئے یومن فیومن تو آئے دن وہ کیا ہوتے گئے گھٹتے گئے. اور آگے کیا فرمایا گیا فَإِنَّ تَفَاوُتَ بِتَفَاوُتِ الْأَمْكَانِ وَبِتَفَاوُتِ الْبُلْدَانِ, کبھی جگہوں کی وجہ سے بھی فرق پڑ جاتا ہے اور کبھی شہروں کی وجہ سے بھی فرق پڑ جاتا ہے. انڈیا کے لوگ سائنس کے اعتبار سے اسٹرانگ ہوتے ہیں, ترکی کے لوگوں کو دیکھو تو سائنس کے اعتبار سے بڑے ہو جاتے ہیں, تو کبھی جگہ کا اور مکان کا فرق. اور آگے مثال میں کیا بیان فرمایا وَإِنَّ يَوْمًا عِنْدَ رَبِّكَ كَأَلْفِ سَنَةٍ مِّمَّا تَعُدُّونَ, وہاں کا ایک دن اور یہاں کے ہزار سال وہ ایک دن عالم ہے عالم کے اعتبار سے ہیں اور ہزار سال جو ہے وہ عالم سفر کے اعتبار سے. معاف کیجیے میرا وقت ختم ہوتے جا رہا ہے. علماء نے اور بھی معنی بیان کیا ہے, ایک ہی وقت ہوتا ہے ایک آدمی کے لیے لمبا اور ایک آدمی کے لیے مختصر. ایک بات سنا دوں مولانا کی اجازت ہو, مفتی احمد خان پوری صاحب حفظہ اللہ تعالی انہوں نے ایک مجلس کے اندر میں فرمایا کہ میرے لیے 8 گھنٹے کی فلائٹ 80 گھنٹے کی ہو جاتی ہے. کیوں 8 گھنٹے کی فلائٹ 80 گھنٹے کی ہو جاتی ہے؟ کہا میں حسرت کے ساتھ پلین میں دیکھتا رہتا ہوں کہ لوگ فلائٹ کے اندر میں چنی خطبہ ان کے وہی مردہ وہ فلائٹ میں ایسے سوتے ہیں وہ جیسے قبرستان میں سوتے ہیں. اور حضرت فرماتے ہیں کہ مجھے پلک جھپکنے کے بقدر بھی نیند نہیں آتی, تو ان کے لیے 8 گھنٹے 8 منٹ میں نکل جاتے ہیں اور میرے لیے 8 گھنٹے جو ہیں وہ یعنی 8 سال کے برابر ہو جاتے ہیں. یہ ایک مثال ہے. اسی طریقے سے یہاں پر بھی فرمایا گیا رات کو اگر نیند نہ آتی ہو آدمی کو اور اگر تارے ہی گنتا رہتا ہو تو بیوی تو آرام سے سوئی ہوئی ہے اور آپ تسبیح کے دانے گھماتے جا رہے ہیں, آپ کے لیے 10 گھنٹے کی رات 20 گھنٹے کی ہو جائے. اور ہمارے طالب علموں کو جب صبح میں اٹھایا جاتا ہے نگران آ کر کے اٹھاتا ہے تو وہ کہتے ہیں کہ کم نیند کتنا سوئے گا, ہم تو ابھی سوئے تھے یار اور یہ اتنا جلدی آ کر کے اٹھا دیا, اصحاب کہا کہ یاد انہوں نے تازہ کر دی. تو یہاں بھی انہوں نے کیا فرمایا کہ بھائی اگر وہ عالم عالم کے اعتبار سے اور یہ عالم سفر کے اعتبار سے. میری 6 مثالیں ختم ہو گئی, 2 باقیاں ختم کر دیتا ہوں اور ایک اخیر کا تدیم معافی بات ختم ہو جائے. 7 مثال حدیث کے اندر میں یہ روایت سب جگہ کے اوپر میں آئی ہے. حدیث کے اندر میں باب آتا ہے باب ما یقول اذا خرج من الخلاء, کہ بیت الخلاء سے نکلنے کے بعد کون سی دعا پڑھنا چاہیے. باب ما یقول اذا خرج من الخلاء, بیت الخلاء سے نکلنے کے بعد کون سی دعا پڑھنا چاہیے. تو سب جانتے ہیں, بچے جانتے ہیں, ہمارے یہاں بچوں کو امتحان میں بھی پوچھا جاتا ہے کہ بھائی دعا آئے گی نہیں, ایک تو انٹر ان دا ٹوائلٹ اور آؤٹ سائڈ کی دعا کیا ہے سب جانتے ہیں. تو وہاں آتا ہے کہ بھائی بیت الخلاء سے نکلنے کے بعد جو دعا پڑھی جاتی ہے اس میں پہلا لفظ آتا ہے غفران کا. سب جانتے ہیں غفران کا, کون نہیں جانتا, لیکن سوال یہ پیدا ہوتا ہے کہ بیت الخلاء سے نکلنے کے بعد یہ غفران کا پڑھنے کا کیوں کہا گیا. علماء نے غفران کا کی 6 توجیحات لکھی ہیں, 6 معنی اس کے آئے نے کیا لکھے ہیں, لیکن مجھے بات وہی آپ کو بتانا ہے کہ کم ترک الاول للآخرین, کہ پہلے لوگوں نے بعد میں آنے والے لوگوں کے لیے کتنی چیزوں کو باقی رکھا ہے. ہمارے مفتی رضا الرق صاحب حفظ اللہ تعالیٰ ان کا بھی ذکر خیر آ گیا, انہوں نے قصیدے بردہ کی شرح لکھی ہے. قصیدے بردہ کی شرح کی جو پہلی جلد ہے وہاں مفتی صاحب نے یہ سوال اٹھایا ہے کہ بھائی بیت الخلاء سے نکلنے کے موقع پر یہ غفران کا جو پڑھا جاتا ہے کیوں, تو مفتی صاحب کیا فرماتے ہیں, عام متن ایسا معلوم ہوتا ہے کہ غفران کا کو تشریح کرنے والوں نے معصیت کے ساتھ ملا دیا اور غفلت کے ساتھ ملا دیا کہ بھائی جتنی دیر تک بیت الخلا میں رہے اللہ کا ذکر نہیں کر سکے وہ وقت کام میں نہیں آئے, اس لیے کہا کہ ہمیں معاف کر فرما دیجیے اور ہمیں درگزر کر دیجیے. فرمایا یہ معنی بیان کیا ہے, اور انہوں نے اپنی طرف سے ایک ساتواں معنی بیان کیا. مفتی صاحب کیا فرماتے ہیں, میرے ذہن میں یہ آتا ہے, یہ قصیدہ بلدا کی شرح کے اندر میں لکھا ہے. مفتی صاحب یہ فرماتے ہیں حفظ اللہ تعالیٰ کہ میرے ذہن کے اندر میں یہ آتا ہے, میرے سے ملاد ضمیر میری طرف نہیں ہے, ضمیر ان کی طرف جا رہی ہے. حضرت امام شافعی رحمۃ اللہ نے یہ بھی لکھا ہے, ان من الامانت, یہ بھی امانت یہ ہے کہ بھائی ان القول ينتمى الى قائل, کہ بات کو اس کے قائل کی طرف منسوخ کیا جائے. ہم کیا کہتے ہیں, بندہ ہی کہتا ہے, بندہ نہیں وہ کہنے والا کوئی اور بندہ ہوتا ہے. تو فرمایا گیا کہ یہ بھی امانت ہے کہ بات کو اس کے قائل کی جانب منسوخ کیا جائے. ابھی میں ختم کروں گا. تو آگے فرمایا گیا, مفتی صاحب یہ فرماتے ہیں غفر کا ایک معنی چھپانے کا بھی آتا ہے. غفر کے معنی چھپانا, یہ ہمارے جو بائک چلانے والے ہیلمیٹ پہنتے ہیں اس کو عربی میں مغفر کہتے ہیں. قدیم زمانے میں اس کا ترجمہ کیا جاتا تھا کھود, یعنی لوہے کی ٹوپی, تاکہ تلوار مارے تو بھی اثر نہ. تو مغفر کے معنی چھپانے کا آلہ عجیب معنی بیان فرمایا, کہ یہ نکلنے والا یہ کہتا ہے کہ اللہ آج ضرورت کی وجہ سے یہ سطر کھلا ہے, آئندہ کسی کے سامنے کھولنے کی نوبت نہ. اور آج آپ جانتے ہیں بھائی کہ اگر کڈنی کا پرابلم ہو گیا, پیشاب کے اندر میں تکلیف ہو گئی, تو کیا صورت حال پیش آئے گی, کھولنا ہی پڑے گا. تو 1400 سال پہلے اللہ کے نبی نے ہمیں دعا سکھائی کہ یہ دعا مانگو کہ یہاں تو ضرورت کی وجہ سے میں نے کھولا ہے, آئندہ کسی کے سامنے کھولنے کی نوبت نہ آئے. یہ دعا بتائے گی پھر فرماتے ہیں کہ کیوں صدر کا لفظ استعمال نہیں کیا, غفل کا استعمال کیا. کہا غفل میں جو جامعیت ہے وہ صدر کے اندر میں نہیں. اور پھر یہ فرمایا, اے اللہ میں بیت الخلا سے نکل کر کے آیا, آپ نے ظاہر کے اوپر میں پردہ ڈال دیا, باطن عیوب کو بھی آپ چھپا دیجیے. یہ وجہ ہے غفلانے کا پڑھنے. سات مثالیں ہو گئی, ایک اخیری مثال باقی رہ گئی, پھر بات ختم کر دیتا ہوں 5 منٹ, اس لیے تاکہ میرا مضمون ختم ہو جائے. اس لیے کہ بھائی آئی کے لیے بار بار ایسے مواقع تو ملتے بھی نہیں ہیں, مجھے بڑا افسوس ہے. اور یہ جب بھی جمعیت کا کوئی اجلاس ہوتا ہے تو اس اجلاس کے اندر میں اپنے درد ان کا اظہار کرتا ہوں, افسوس کرتے ہوئے کہ جمعیت کی جانب سے اتنا انتظام کیا جاتا ہے, معقولات کا, مشروبات کا, مطعومات کا, مسکونات کا, مرکبات کا, یعنی سواریوں کا بھی انتظام کیا جاتا ہے, لیکن افسوس اس کے بعد بھی ہونے والے پروگرام میں ہمارے علماء حصہ لیتے ہیں. مولانا خالد سیف اللہ جیسی شخصیت آ جائے, خدا پاک کی قسم ساؤتھ میں ایک عالم ایسا نہیں ہونا چاہیے تھا جو آج کی اس مجلس کے اندر میں موجود نہ ہو. ایسے مواقع کہاں آتے ہیں, یہ پہلے بھی میں نے کہا تھا, آگے بھی ایک مرتبہ. ابھی خالد صدیق صاحب بھی تشریف لائے تھے جامع مسجد کے اندر میں پروگرام تھا, اتنا افسوس ہوا کہ سوائے چند نوجوانوں کے کوئی مجلس میں موجود نہیں. اپنے وقت کا مشہور قاری, مسلم قاری, اور صبح گجرات کی حد تک نہیں انٹرنیشنل شہرت یافتہ, لیکن ہماری عجب میں دلچسپی کا یہ حال ہے. تو بھائی ایسے مواقع کہاں ملتے ہیں, ایسے حضرات کی مجلس میں ایک گھنٹہ بیٹھنا, 100 سال کے مطالعے میں جو باتیں نہیں ملتی ہیں وہ ایک گھنٹے کی مجلس کرنے میں مل جایا کرتی ہیں. خیر میں اخیری بات کہتا ہوں, خطاب و مس وبی ادارے کو بھائی اتنا پسند متناقص ہوں, تفصیل تو بعد میں آ جائے گی ان شاء اللہ تعالیٰ. اصل کی بات یہ بخاری شریف کا ختم ہے, اسی کے اوپر میں اپنی بات کو بھی میں ختم کرتا ہوں. لوگ کہیں گے کہ بھائی ختم تو اصل کی بات تھا, آپ ابھی اس کو ختم کرا رہے ہیں. نہیں, میں کل نہیں ختم کر رہا ہوں, میں جھوس کو ختم کر رہا ہوں, اس لیے کل تو ان شاء اللہ اصل کی بات ہی ہوگا. بخاری شریف کی حدیث ہیں اخیری باب ہے, باب قول اللہ تعالی ونضع الموازین القسط لیوم القیامہ ولا تظلم نفس شیئا, آیت کریمہ, میں اس کا ایک حصہ لیتا ہوں. اور اس کے بعد فرماتے ہیں وقال مجاہد القسطاس بالرومیت العدل, امام مجاہد کیا فرماتے ہیں کہ قسطاس رومی زبان کے اندر میں عدل کے معنی میں آتا ہے. میرا وقت ختم ہو گیا بھائی, کیا کیا جائے. امام بخاری رحمۃ اللہ علیہ کا حال ایسا ہے जो वो एक बात छोड़ देते हैं और बाद में कहते हैं कि तुम उसकी तशरीह और कयामत तक करते रहना, एक जुमला कहकर के भाग जाते हैं, अब आपस के अंदर में आप बहस करते रहना। इमाम मुजाहिद रहमतुल्लाह अलैह ने क्या कहा, अब इमाम मुजाहिद का नाम आ गया। इमाम मुजाहिद जैसे अभी मैंने बताया कि भाई हमारी तो दिलचस्पी नहीं, इमाम मुजाहिद क्या फरमाते हैं, कवातुल कुरान सदा सीन मत रतन, मैंने कुरान मजीद में 30 साल कुरान मजीद को मैंने 30 मरतबा पढ़ा, अके को कुल ना आए थे, हर आए पर मैं ठहरता था और सवाल करता था अन नजर कहाँ नाजिल हूँ, फी मन नजर किसके माने कहने में नाजिल हूँ, 104 में इंतकाल हुआ और सज्दे की हालत में सुभान रब्बी अलआला पढ़ते हुए उनका इंतकाल हुआ। ये इमाम मुजाहिद है। इमाम मुजाहिद क्या फरमाते हैं कि अल-किस्तास हो बिल रूमी यदे अल-आदिल, ये किस्तास का जो लफ्ज है वो रूमी जबान के अंदर में अदल के माने में आता है। शारहीन को एक मैदान मिल गया और शारहीन क्या बहस करने के लिए लगते हैं कि कुरान मजीद में अरबी कलिमात के साथ अजमी कलिमात भी है, अरबी में अजमी आ सकता है, जैसे अंग्रेजी के अंदर में भी कभी गुजराती आ जाता है, अंग्रेजी में हारू भाई के लिए कोई लफ्ज नहीं है तो अंग्रेजी के साथ किसको मिलाते हैं, वही हारू भाई कह देते हैं, समझने वाले समझते हैं। तो सवाल पैदा होता है कि अरबी जबान के अंदर में अजमी कलिमात है। मेरे दोस्तों, इन तहकीक करने वालों को अल्लाह जज़ाए खैर दे। इमाम तकीउद्दीन सुबूकी फरमाते हैं, मैंने कुरान का एक एक कलिमा पढ़ा और उसमें से मैंने 27 वर्ड निकाले और 27 वर्ड निकालने के बाद कहा बाकी सारे तो अरबी हैं लेकिन 27 जो है वो क्या है, अजमी। हाफिज़ इब्ने हज़र अस्क़लानी रहमतुल्लाह अलैह का जमाना आया तो उन्होंने कहा वफी ज़ालिका फ़लियतनाफ़सिल मुतनाफ़िसून, अगर तकीउद्दीन सुबूकी मुताला कर सकते हैं मैं क्यों मुताला ना करूं। उन्होंने फिर आया के लिए रीचेक किया अगेन एंड अगेन और उन्होंने रीचेक करने के बाद उन्होंने 24 निकाले, वो 24 साइन 27, अब आप काउंट कर लो कितना हो गए भाई, 27 एंड 24 मेरे ख्याल से 50 हो गए। अरे भाई मैथ तो जानते क्या नहीं, जकरिया के दरबार सिराजी तो रोजाना पढ़ते हैं, तो 51 हो गए। जब ये दोनों हो गए अल्लामा जलालुद्दीन सय्यदी का जमाना आया रहमहुल्लाह ताला, उन्होंने फिर रीचेक किया और पूरे कुरान को पढ़ा अलिफ लाम मीम से लेकर के वन्नास तक और हजरत फरमाते हैं कि 51 के अलावा मैंने उसमें से 69 को निकाला, उन्होंने 69 को निकाला तो सब मिला करके 120 हो गए। का सारा कलाम जो है वो तो अरबी है, अलबत्ता 120 पद जो है वो उसके अंदर में अजमी। ये तीन आदमी की बात हो गई, तकीउद्दीन सुबूकी की, आबिद इब्ने हज़र अस्क़लानी रहमतुल्लाह अलैह की और अल्लामा जलालुद्दीन सय्यदी की, तीनों ने पूरे कुरान को पढ़ा, एक ने 27 निकाले, एक ने 24 निकाले और एक ने 69 निकाले। हो गई बात खत्म। अब आगे देखें हमारे अकाबिर आए, हमारे अकाबिर ने आने के बाद एक जुमला कहा, एक जुमले में बात खत्म कर दी और उन्होंने क्या कहा, अल्लाह इन मेहनत करने वालों को भी जज़ाए खैर अता फरमा, लेकिन क्यों इतनी मेहनत की, और एक जुमला कहा हर के दर काने नमक रखता नमक चूत, जो नमक की माइन में जाएगा सॉल्ट की माइन में वो भी सॉल्ट बन जाएगा, पत्थर होगा लेकिन डायमंड की माइन में जाएगा तो वो पत्थर पत्थर नहीं रहेगा, क्या बन जाएगा, डायमंड। अरे जो अजमी है जब अरब के साथ गया तो वो खुद बहुत अजमी हो गया, तफरीक करने की जरूरत क्या है, इसलिए कि सोहबत साजिद गुना साजिद गुना एक कुरान जब जिंदगियों में तब्दीली पैदा कर सकता है तो क्या वो अजमी करने को अजमी नहीं बना लेगा। हर के दर गाने नमक रखता नमक सोच, मेरी आठ मिसालें खत्म हो गई और पहली हिमायत हो गई। नौ बात, एक मौलाना मदरसन गिलानी रहमतुल्लाह की बात, 1956 में उनका इंतकाल हुआ। फिर मैं अपनी बात को खत्म करता हूँ, मौलाना की तफसीर है तस्कीर सूरतुल कहफ, ये तस्कीर सूरतुल कहफ में जहाँ हजरत खिजर अलैहिस्सलाम ने मूसा अलैहिस्सलाम की तसल्ली के लिए फरमाया, अब एक नया मजमून आ गया, लेकिन मौलाना ज़हीर साहब देख रहे हैं بار بار اشارہ کرتے ہیں اور کہتے ہیں کہ یہاں کے لیے تکبیر نشان اگر وقت میں گنجائش ہوتی حدیث لذیذ بود دراز کر کر دیں، چیپس اچھی لگتی ہیں تو بار بار اپنی چباتا ہے، بات اگر اچھی ہوتی ہے تو بیان کرنے میں لطف آتا ہے، لیکن میں ختم کر رہا ہوں۔ وہ کیا فرماتے ہیں کہ جب ان سے پوچھا گیا کہ آپ نے کیوں تختے کو توڑ دیا، بھارت تو عیبا، میرا ارادہ یہ تھا کہ کشتی کو عیب دار بنا، وکانا براہم ملک یاخذ کل سفینۃ غصبا، آگے بادشاہ ہے اور وہ اچھی اچھی کشتیوں کو دے دیتا ہے، میں نے اس کے اندر ایک عیب پیدا کر دیا تاکہ کسی کی نظر بد نظر جائے۔ یہ ہو گیا، جہاں یہ بات آئی ہے کیا نقطہ بیان کیا مولانا مناظر حسن گیلانی رحمۃ اللہ، وہ فرماتے ہیں اور یہ خاص کر کے ساؤتھ افریقہ والوں کے لیے ہے، مولانا مناظر حسن گیلانی فرماتے ہیں کہ ظالم کے ظلم سے بچاؤ کی ایک صورت یہ ہے کہ اپنی چیزوں کو عیب والی رکھا کرو، بہت زیادہ دیے میں مت گھومو، بہت زیادہ مسجد اس میں نہیں، بہت زیادہ مینشن میں نہیں، اور اگر مینشن بناؤ تو ایک ونڈو ٹوٹی ہوئی رکھو تاکہ کسی کی نظر بند نہ لگ جائے، مسجد بھی اگر رکھو تو رکھو لیکن تھوڑی اسکریچ والی رکھو تاکہ نظر نہ لگ جائے۔ مولانا نے یہ بات فرمائی، شاید جب یہ احباب نے بھی سوچا ہوگا کہ یہاں بڑے بڑے حضرات آئے ہوئے ہیں کہیں کو نظر نہ لگ جائے، ایک عیب والے کا بھی بیان رکھ دو تاکہ یہ سیمینار جو ہے وہ نظر پیسے بچ جائیں، پر نظر پیسے بچانے کے لیے مجھے تو رکھا گیا تھا، باقی میری کوئی حیثیت نہیں تھی کہ میں بیان کروں۔ وآخر دعوانا ان الحمدللہ رب العالمین، یہ چند باتیں میں نے ذکر کی، اگر صحیح ہو تو اللہ قبول فرمائے، اور بہت ہی معذرت طلب کرتے ہوئے حضرت مولانا خالد سیف اللہ صاحب رحمانی سے، ان کے ہوتے ہوئے بیان کرنے کا سوال ہی پیدا نہیں ہوتا تھا، حضرت سودا کو جب کلام دینے کا ارادہ کیا تو حضرت سودا کو جب کلام دینے کا ارادہ کیا تو حضرت سودا نے فرمایا مجھے کلام دے دو، میرا وقت حضرت عائشہ کو دے دو تاکہ میرا نام امہات کے اندر شمار کیا جائے۔ یہاں بھی حضرت سودا کے عمل پر عمل کرنا تھا کہ مجھے بھی میرا وقت حضرت مولانا کو دینا تھا تاکہ ہم زیادہ ان سے مستقل ہو سکیں، لیکن میں چونکہ معمول تھا بڑوں کی جانب سے چند باتیں میں نارض کر دی۔ واخر دعوانا ان الحمدللہ۔